गिनागिनी महिमा दल बजाउने माया मुखा छोपेर लजाउने गिनागिनी महिमा दल बजाउने माया मुखा छोपेर लजाउने माया मुखा छोपेर लजाउने छोटो विश्रामसँगै मैले लगातार तिनवटा गीत प्रस्तुत गरिसकेको छु. पहिला मैले शोभा त्रिपाठी, त्यसै गरी देवी घरती र विनोद बाजुरालीको आवाजमा रहेको गीत प्रस्तुत गरेँ. आज त अब यता त्यो पछि मैले सँगै लगातार शोभा त्रिपाठीकै गीत प्रस्तुत गरेँ र सँगै खुसी घिसिङको गीत प्रस्तुत गरेँ. मैले तिनवटा गीतलाई प्रस्तुत गरिसकेको छु र खुसी घिसिङ र अन्तिममा मैले बजाएको गीत चाहिँ खुसी घिसिङ, त्यसै गरी दीपक सुनवारको सुमधुर आवाज, दीपक सुनवारको पछिल्लो पटक खुसी घिसिङको प्रस्तुतिको रूपमा बजारमा आएको निकै मन छुने गीतलाई जुन कम्पनी मिलन फिल्म्स प्रणालीले बजारमा ल्याएको छ यो पनि जानकारी गराएँ. र अझ धेरै गीतहरू मसँग आएको छ, ती गीतहरूलाई प्रस्तुत गर्नु छ. त्यसै गरी तपाईँको रोजाइको गीत बजाउनु पर्ने भएको हुनाले ती गीतहरू अलिकति ओझेलमै पर्छ. आज तपाईँ एसएमएस पठाउनको लागि 98 61 59 70 98 61 59 70 एसएमएस गर्नुहोला. तपाईँको एसएमएस वाचन गर्छ 98 61 59 70 98 61 59 70 तपाईँको एसएमएस पठाउँदै गर्नुहोला. अलिकति नौलो नम्बर भएर पनि तपाईँलाई अप्ठ्यारो त भइरहेको छ, तर लाग्छ मसँग अहिले अझै 200 एसएमएस छ, मैले वाचन गर्न सकेँ भने सकभर सबै एसएमएस वाचन गरौँ भन्ने सोचले लागिरहेको छु. हेलो दादा, म हेलम्बुबाट साङथिङ हेलम्बु के लेख्नु भएको छ, साङतेही हेलम्बु, म चाहिँ देउरालीको भट्टी पसला भन्ने गीत सुन्न चाहन्छु भन्नुभएको रहेछ. धन्यवाद छ तपाईँलाई, हामी यो गीत पनि प्रयास गर्छौँ बजाउनलाई. र अर्को एसएमएस छ, नमस्कार कमलजी, आरामै हुनुहुन्छ? मिल्छ भने आज घाम अस्ताएर जुन पनि घाम अस्ताए जुन पनि उदाए भन्ने गीत प्रकाशित गरिदिनु होला भन्नुभएको रहेछ. प्रवासी साथीहरूलाई सम्पूर्ण सम्झना, मिना श्रेष्ठ कपनबाट. मिनाजी, यो गीत पनि म प्रस्तुत गर्छु छोटो विश्रामपछि. नमस्ते दादा, म एउटै एसएमएस दोहोरिएको छ उहाँको, म सगिना थापा, मिल्छ भने मलाई लेख्नु भएको छ, मिल्छ भने मलाई खुसी किसिमको हजुरको गीत बजाइदिनुहोस्, ताली बजाउन भन्नुभएको छ. यो गीत बजिसकेको छ, तपाईँको रोजाइका गीतहरू मैले प्रस्तुत गरिरहेको छु. निकै मन छुने गीतहरू पछिल्लो पटक बजारमा आएको छ र अब तपाईँका रोजाइका गीतहरूलाई प्रस्तुत गर्ने क्रममै छु. मसँग लगभग ती 200 बढी एसएमएसहरू भएको हुनाले म एसएमएसलाई नै ध्यान दिन्छु. र एसएमएस आएको छ, दाई नमस्ते, म आधा प्रकाश भन्नुभएको रहेछ. दाई मिल्छ भने मलाई भुल्नेलाई भुल्न सक्ने के छ कतै भन्ने गीत बजाइदिनुहोस् न प्लिज प्लिज. यो गीत मार्फत साथीहरू सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको रहेछ. त्यसै गरी बिहानी सुन्दर किरणसँगै नमस्ते साथीहरू सम्पूर्णलाई, रेडियो युनिटलाई पनि नमस्कार. अनि विशेष गरी कमल हेन्सम दाई कमललाई पनि नमस्कार भन्नुभएको छ. म हेन्सम त छैन है, तपाईँको आवाज र मनको साथी म हुँ. तपाईँकै भाइ प्रवीण भन्नुभएको रहेछ, भाइ प्रवीणलाई पनि मिठो सम्झना भन्नुभएको रहेछ. ए मिक्स मिक्सिङ भाइ म भन्नुभएको छ, नाम चाहिँ के हो, नामै चाहिँ खुलाउनु भएको छैन है. र सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको रहेछ, धन्यवाद छ. हेलो नमस्ते, हेट्समे कुमार केसी, हाल नुवाकोट ककनीबाट, म बत्ती बाँच्न बाँच्न पर्दैन भन्ने बोलको गीत सुनाइदिनुहोस् न है भन्नुभएको छ घर परिवार र साथीहरू सम्पूर्णलाई. हेलो दा नमस्कार, एन्ड नवाल फ्रम आई एम नवाल फ्रम ओखलढुङ्गाबाट, अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भन्नुभएको छ. धेरै लामो यसमा स्वागत हुनाले. दाई नमस्ते, म मलेसियाबाट बाबुराम राउत, मिल्छ भने मलाई भुल्नेलाई भुल्न सक्ने केही छ ओखती भन्ने गीत बजाइदिनुहोस् न. र यो गीत मार्फत सम्झनु पर्दाखेरि क्षितिज पारेको साथीहरूलाई, र अब बज्ने गीत मार्फत सूर्य राउत, रञ्जना, सुषमा, सागर र लगायत सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ. अर्को यसमा छ, हेलो दाई नमस्ते, के छ खबर, म सुजन मगर सिन्धुलीबाट, मलाई मिल्छ भने बदम खाएको सुन्तला छोडाको गीत बजाइदिनुहोस्, यो गीत मार्फत सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ. हेलो दाई नमस्ते, म दत्वान सुभाष इलामबाट, अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना, विशेष गरी रेडियो राजधानी र त्यसै गरी यता इलामबाट सुन्नुहुने रेडियो स्टेसनका सम्पूर्ण साथीहरूलाई पनि मिठो सम्झना भन्नुभएको रहेछ, धन्यवाद छ. हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका रेडियो स्टेसनबाट छौँ. आवाजमा कमल सरगम छु र त्यसै गरी प्राविधिक सङ्गीतमा यति बेला शाली काकाको साथ मिलिरहेको छ रेडियो राजधानी 100.6 घाजबाट भने, अनि एफएम स्टेसनबाट पनि धेरै साथीहरूको साथ छ. यति बेला हामी छोटो विश्राममा जान्छौँ, विश्रामपछि तपाईँका रोजाइका गीतहरू हामी लगातार बजाउँछौँ र हामी फेरि आउँछौँ. जता धन छ त्यतै मङ्गसे आयो पागल भनेर नहासे, मायामा पागल हुने म त नमस्कार, म लोक गायक विनय खत्री। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो राजधानी 100.6 मेगाहर्जमा कार्यक्रम गाउँबेसीका धुनहरू। तपाईँले नै सुन्नुभएको र तपाईँले नै रोज्नुभएका गीतहरूलाई मैले प्रस्तुत गरिरहेको छु। एसएमएसहरू धेरै छन्, म कसरी वाचन गर्ने होला, म आफै दोधारमा छु। म नाम मात्र भए पनि वाचन गरिदिन्छु अघिल्लो हप्ता आएको एसएमएस, अनि त्यसपछि बिदा हुन्छु। त्यसै गरी हेलो दाई नमस्ते, म सुजन मगर भन्नुभएको छ सिन्धुलीबाट। अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ। भन्तोवा सुवास पनि हेलो दाई नमस्कार दर्शन सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ। त्यसै गरी हाउ गेङ हेलो दाई नमस्ते, म निश्चल एमडी घिसिङ रामेछाप फुर्लाङबाट हाल चाहिँ न्यू गोरिया लेख्नु भएको छ, न्यू कोरिया हो या न्यू गोरिया अनि त्यस पनि हुनसक्छ। हेलो दाई दर्शन, नमस्ते, हाई, म सुजिता पाण्डे हो, म मध्यपुरबाट अब बस्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउनु पाउँछु भन्नुभएको छ। हेलो दाई नमस्ते, म नुवाकोटबाट दियोल दिल बहादुर लामा, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना। हाई दादा, एनटिसी सेवा के छ खबर भन्नुभएको रहेछ है, मिसन बिरै, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ। हाई मी बिना मुस्कान, अपकमिङ सन, सम्पूर्ण साथीहरूलाई मिठो सम्झनाको साथमा सुनाउन चाहन्छु, लागे है बाई बाई भन्नुभएको रहेछ, धन्यवाद छ। हेलो दाई, म दाई वा दिदीको जो हुनुहुन्छ परदेशी भाइ जो बाट दस औँला जोडेर नमस्कार, ललित पूर्वेली मगर हुँ, अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको रहेछ। त्यसै गरी नमस्ते दाई, अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सम्झना, भाइ मनोज छेत्री हुँ म भन्नुभएको रहेछ। दुखी काली बिमा बिमुख खड्काले पनि हेलो दाई नमस्कार, म दोलखाबाट बिमुख बिमा खड्का, सन्देश भन्नुपर्दा सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ, उहाँले लामो सन्देश भन्नुभएको छ। मिस यु अल भन्नुभएको छ सुजिता खुलुङले, मिलिया सुनुवारले पनि सम्झना सबैलाई भन्नुभएको छ, सबिना मक्तानले पनि एसएमएस लेख्नु भएको छ, सम्पूर्णलाई धन्यवाद। अझै मेसेज बाँकी रह्यो, म अर्को जुन शुक्रबारको बसाइमा तपाईँको बाँकी एसएमएस लिएर आउनेछु। आजको बसाइबाट म कमल सरको अन्तिममा लिना रेग्मी र लिना रेग्मीको शब्द सिर्जनामा, त्यसै गरी काव्याचार्यको सुमधुर आवाजमा, एकनारायण भण्डारीको लय सिर्जनामा निकै मनसुनी मौलिक तिजको गीत छोड्दै बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ बितोस्, जय गीत जय सङ्गीत। आगे भी